نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير سورة عاديات تفسير دیکھیں گے سورة عاديات ترتیب کے اعتبار سے 100 نمبر کی سورة ہے مکی سورة ہے ایک رکوع اور 11 آیات ہیں اس سورت کے اندر 40 کلمات ہیں 170 حروف ہیں اور مکی سورتوں میں اس کا نمبر 14 ہے جس سے پتہ چلتا ہے کہ یہ سورت بالکل ابتدائی دور کی سورت ہے سورت عادیات عادیتن کی جمع ہے یہ لفظ ابھی آئے گا تو انشاءاللہ تعالی اس کو مزید ہم دیکھیں گے اور بہت ہی انوکھی سورت ہے وہ چیزیں عموماً جس کے بارے میں عام انسان کی توجہ ہی نہیں جاتی اللہ تعالیٰ نے قرآن پاک میں ان کے اوپر بھی توجہ دلا کر ہم سب کو سوچنے اور سمجھنے کا موقع دیا تو آئیے دیکھتے ہیں کہ اس سورت کے اندر کیا پیغام ہے بسم اللہ الرحمن الرحیم والعاديات ضبحا فالموريات قدحا فالمغيرات صبحا فأثرن به نقعا فبسطن به جمعا قسم ہے ان گھوڑوں کی جو دوڑتے وقت ہانپتے ہیں پھر ان کی جو اپنی ٹاپوں سے چنگاریاں نکالتے ہیں پھر ان کی جو صبح و دم چھاپا مارتے ہیں پھر ان کی جو غبار اڑاتے ہیں پھر اسی حالت میں وہ لشکر میں جا گھستے ہیں کتنی قسمیں ہیں اور ساری کی ساری ایک ایسے جانور کی مختلف اداؤں کی قسمیں کہ جو اللہ کے راستے میں نکلتا ہے یہاں اصل میں مجاہدین اللہ کے راستے میں نکلنے والے مجاہد جن سواریوں پہ بیٹھ کر نکلتے ہیں ان کی قسم کھائی گئی لفظ عادیات جو ہے یہ عادیتن کی جمع ہے عادی کا مؤنث ہے یہاں مراد وہ جماعت جو قتل اور قتال کے لیے تیار ہو عربی زبان میں بولتے ہیں تعادل قومو یعنی لوگوں نے دوڑ میں مقابلہ کیا اور عادل فرس کہتے ہیں گھوڑے نے دوڑ لگائی تو عادیات جنگ پر جانے والے گھوڑے جو مقابلے کی دوڑ میں حصہ لیتے ہوں اگر دیکھا جائے تو صرف لفظ گھوڑے ہی اس میں نہیں آتے بلکہ ہر وہ چیز جو اللہ کے راستے میں سرپٹ دوڑتی ہے ہر وہ چیز وہ ذریعہ وہ مین جس کے ذریعے سے کوئی اللہ کے دین کو فائدہ دیتا ہے وہ اسی کے اندر آتا ہے یہاں لفظ دبحن آیا دعات باحا اس کا روٹ ہے دبحن اس آواز کو کہتے ہیں جو سرپٹ دوڑنے کی وجہ سے گھوڑوں کے منہ سے نکلتی ہے مراد کیا ہے ہانپنا اللہ اکبر فل موریات قدخا پھر جو اپنی ٹاپوں سے چنگاریاں نکالتے ہیں موریات موریتن کی جمع ہے سموں کے پتھروں پر ضرب لگانے سے جو چنگاریاں نکلتی ہیں اس کی طرف اشارہ ہے اور عموماً یہ رات کے وقت زیادہ دکھتی ہیں چمکتے ہوئے جگنوؤں کی طرح تو اسی چیز کو اللہ تعالیٰ نے یہاں سامنے رکھ دیا کہ جب میرے راستے میں نکلنے والے مجاہد اپنے گھوڑوں کو سرپٹ دوڑاتے ہیں اور ان گھوڑوں کے منہ سے ہانپنے کی وجہ سے آواز نکلتی ہے اور ان کے قدم جب اللہ کے راستے کے اوپر راستے میں زمین پہ آتے ہیں اور اس سے جو چنگاریاں نکلتی ہیں ان سب کی قسم ذرا سوچئے کہ پھر اس مجاہد کی کیا شان ہوگی جو اس گھوڑے پہ بیٹھا اللہ کے راستے میں جا رہا ہے حقیقت یہ کہ دنیا میں انسان کو اگر ایک بہت بڑا مقصد دیا تو وہ مقصد یہی تھا کہ اللہ تعالیٰ کے کلمے کو بلند کرنا اس کلمے کو بلند کرنے کے لیے انسان جو سرپٹ بھاگتا ہے جو کوششیں کرتا ہے اللہ تعالیٰ ان چیزوں کو اپنے ذمہ قرض دیتا ہے اور عموماً یہاں جو بات آتی ہے کہ گھوڑوں کے اوپر بیٹھنا تو آپ جانتے ہیں کہ مکہ میں جو بھی خاص طور پہ نبی صلی اللہ علیہ وسلم کے نبوت کے آغاز میں جو بھی سفر ہوتے تھے عموماً وہ گھوڑوں ہی کی طور پہ ہوتے تھے گھوڑوں پہ بیٹھ کے لوگ یا اونٹوں پہ جاتے اونٹ کی چال میں اور شان ہے لیکن گھوڑے کی شان کچھ اور ہی زیادہ ہے اللہ تعالیٰ یہاں انسان کو یہ دکھاتے ہیں کہ دیکھو वो घोड़े जिनके ऊपर तुम बैठते हो वो तुम्हारे लिए कितने फरमाबरदार हो चुके हैं। मालिक के हुक्म से हर वक्त हुक्म पर अमल करते हैं, तो क्या इंसान तू भी अपने रब के हुक्मों पर इसी तरह भागता है? कहीं तू उस वक्त किसी ऐसी चीज में तो नहीं लग जाता क्या करूं क्या ना करूं? कहीं तावीलात तो नहीं आने लगती? कहीं नफा नुकसान तो नहीं नापने तोलने लगते? तुम गौर करो कि तुम्हारे ही घोड़े जब वो अल्लाह के रास्ते में चलें और अल्लाह की जात उनकी कस्में खाए, तो उस वक्त तुम्हारी क्या शान होगी? फल मुगीराती सुबह, फिर उनकी जो सुबह दम छापा मारते हैं। अरब लोग अक्सर लड़ाई और मार कुटाई में जब शामिल होते तो आदत कहती कि हमले के लिए रात के वक्त सफर करते ताकि दुश्मन को हमले की खबर ना हो, और रात को वो शब खून मारना अपनी शान के खिलाफ भी समझते थे। यानी उस दौर में फिर भी कुछ रिवायात मौजूद थी कि नहत्ते और बेगुनाह लोगों पर चुपके से रात को गोली मारना या उसके ऊपर बम फेंक देना इसको पसंद नहीं करते थे, लिहाजा सुबह सुबह उठ के हमला करते। दो तीन फायदे होते थे, एक तो ये कि दुश्मन को संभलने का मौका नहीं मिलता था, दूसरे हर चीज खुद उनको भी वाजे तौर पर दिखती, और तीसरी बात यह है कि रात को हमला करने की बदनामी से भी बच जाते। तो अल्लाह ताला ने इसी चीज का इशारा किया कि फल मुगीराती सुबह, सुबह के वक्त वो छापा मारने लगे। मुगीरात, मुगीरतुन की जमा है, गैन जारा इसका रूट है। ये वही लफ्ज है जो गारा यगीरु गैरुन उसी में आता है, यानी बिल्कुल इस तरीके से जो अचानक गैरों की तरह आके छापा मार देते हैं। फासर नबी नकआ, फिर उनकी जो गुबार उठाते हैं। यहाँ आप देखिए कि नकआ का लफ्ज आया, इसका मन होता है गर्दे राह, यानी रास्ते में जो गर्द उठती है ना, गर्दो गुबार जो किसी भी तेज सवारी के चलने से जो पीछे रहता है उसको कहते हैं। खाकी जरात बोझल होने की वजह से आहिस्ता आहिस्ता जमीन पर बैठ जाते हैं ना, तो असल में फिर वो गुबार की तरह आता है। असल में यहाँ तेज घोड़ों की शान बयान की गई कि इतने तेज रफ्तार होते हैं कि रात को जमीन ठंडी और उसके ऊपर शबनम भी होती है, इसके बावजूद भी गुबार उड़ाते हैं, यानी बहुत चाको चौबंद किस्म के घोड़े हैं। फवसत नबी जमा, फिर इसी हालत में वो लश्कर में जा घुसते हैं। अब यहाँ जमा से क्या मुराद है इसके बारे में मुख्तलिफ राय हैं। बाज़ उलमा कहते हैं कि जमन से मुराद वो कबीला है जिससे इंतकाम लेने या लूट मार की गरज से उस पर हमला करते थे, और घोड़ों से मुराद वही घोड़े हैं जो अरब कबाइल अपने इस्तेमाल करते थे ऐसे मौकों पे। और इसकी दलील में वो कहते हैं कि आगे अल्लाह ताला ने कसम के जवाब में कहा कि नल इंसान अल खुब बिल खैर इला शदीद, कि इंसान माल की मोहब्बत में बड़ा शदीद है। तो वो कहते हैं कि अरब लोग जो थे वो अमूमन माल हासिल करने के लिए ही हमले करते थे, इसलिए फिर जिन घोड़ों की कसम खाई गई ये लूट मार वाले घोड़े हैं। लेकिन दूसरी राय जो ज्यादा मजबूत है, जिसका पिछली और अगली दोनों आयतों के साथ ताल्लुक है, वो क्या है कि नहीं, ये वो घोड़े नहीं है जिस पे लूट मार होती है, बल्कि ये मुजाहिदीन के घोड़े हैं कि जिस पे सवार होके लोग दुश्मनों के लश्करों में घुसते हैं। फिर यहाँ जमा से मुराद दुश्मन का लश्कर होगा। नबी सल्लम की आदत मुबारक थी कि जब किसी मंजिल पर पहुंचते तो सुबह का इंतजार करते, अगर बस्ती से अजान की आवाज आती तो हमला ना करते, और अगर आवाज ना आती तो हमला करते। इसे ही मुस्लिम की रिवायत है। इससे क्या पता चलता है कि बेख्याली में भी आप किसी गैर मुस्लिम किसी मुसलमान मुल्क पे हमला नहीं करना चाहते थे, तो अल्लाह ताला इतनी प्यारी कस्में खाते हैं घोड़ों की। इससे घोड़े की शान भी पता चलती है, और बहुत सारी खूबसूरत रिवायात हैं जिसमें घोड़ों की कस्में भी खाई गई, उनकी फजीलत भी बयान की गई। हजरत अबू हुरैरा से एक रिवायत है कि अल्लाह के नबी ने फरमाया कि घोड़ों का हाल तीन तरह से है, यानी अमूमन घोड़े तीन वजह से पाले जाते हैं। किसी के लिए तो वो बायसे सवाब होते हैं, किसी के लिए माफी, और किसी के लिए अजाब है। यानी कुछ लोग हैं घोड़ा पालने का सवाब लेते हैं, कुछ को ना गुनाह है ना सवाब, और तीसरे जो हैं वो अजाब के लिए हैं। सवाब किसके लिए? जो जिहाद की नीयत से बांधे और चरागाह या बाग में उसकी रस्सी खुली छोड़ दे, जहां तक जहां से जिस तरह से चरेंगे उसके लिए वहां तक उसकी नेकियां होंगी, और अगर उन्होंने रस्सी तोड़ा ली, कदम दो कदम आगे चले गए, तो इनके पांव के निशानात और इनकी लीद सब कुछ उसके लिए नेकियां होंगी। और अगर वो किसी नहर पर जाकर पानी पी लें, ख्वाह मालिक का इन्हें पानी पिलाने का इरादा ना हो, तो भी मालिक को नेकियां मिलेंगी। सुभान अल्लाह। आप सोचे जरा, जो अल्लाह के रास्ते में निकलते हैं और इस तरीके से पालते हैं, उनकी लीद तक तोली जाती है। मैं तो इसको सुनते और पढ़ते वक्त ये सोचती हूँ कि जैसे आज के दौर में गाड़ियाँ हैं ना, तो गाड़ियों का पेट्रोल, उनका मोबाइल चेक करो, उनका ऑयल देखो, पानी ठीक है, हर चीज़ का अजर है। ऐसे घोड़े तो मालिक के लिए बायस सवाब है। और जिसने अपनी ज़रूरत पूरी करने और दूसरों से सवाल करने से बचने के लिए घोड़ा रखा, तो अल्लाह का जो हक घोड़े की गर्दन और पुश्त पर है और उसे ना भूला, यानी पाला है, अब ये नहीं कि उसको भूखा मार दे या उस पर बहुत बोझ डाल दे, यानी उसका हक दे, तो इसके लिए फिर माफ़ी है, यानी ना गुना है ना सवाब। अब आप सोचेंगे हमारी गाड़ियाँ तीन तरह की हैं ना, एक वो जो अल्लाह के रास्तों में निकलने, चलने, जाने आने में हमारी मददगार है, तो इंशाल्लाह अल्लाह की रहमत से उस पर भी अजर है। और एक वो है जो अपनी घरेलू ज़रूरियात के लिए हम रखते हैं, ठीक है, ना गुनाह है ना सवाब है। लेकिन तीसरा घोड़ा जो फ़ख्र के लिए पाला जाता है, मुसलमानों को सताने के लिए, उसके लिए अजाब है। किसी ने कहा, अल्लाह के नबी, अच्छा अगर कोई गधा पाले, तो आपने कहा उसका भी यही हुक्म है। लोगों ने जब पूछा कि गधे की भी ये बात है, तो आपने कहा कि इनके बारे में अल्लाह ने मुझ पर कोई हुक्म नाजिल नहीं किया, मगर ये अकेली जामे आयत जो गधों को भी शामिल है, क्योंकि फमई यामल मिसकाला जर्रतिन खैरिन यरा फमई यामल मिसकाला जर्रतिन शर्रिन यरा। हम जरा अपनी जिंदगी पे गौर करके देखें, क्या आज हमारे इर्द गिर्द कितनी ही ऐसी चीजें नहीं है कि जब हम उनको दुनिया के लिए इस्तेमाल करते थे या लोग करते थे, तो वो शायद हमारे लिए एक दर्द सर थी। आज हमने उनको अल्लाह के दीन के लिए इस्तेमाल करना शुरू किया, तो हमारे लिए अजर और सवाब का जरिया बनी। क्या चीज़ मसलन? जी, आपके और मेरे कंप्यूटर। मैं तो इसको पढ़ते हुए सोच रही थी कि हमारे लैपटॉप्स, हमारे कंप्यूटर्स, हमारे माइक, हमारे हेडफोन्स, हमारे टेलीफोन के वायर, तारें, अल्लाह चाहे तो ये सारी भी तो अल्लाह के दीन के लिए इस्तेमाल होंगी ना। हम जब चीज़ों का सही इस्तेमाल करते हैं, तो हम अपने ही लिए ये खैर कर लेते हैं कि उनके जरिए से अल्लाह ताला को राजी कर देते हैं। जी जी बिल्कुल। ये कंप्यूटर, कोई भी चीज़, आप देखिए कि हर वो चीज़ जो अल्लाह के रास्ते में इस्तेमाल हो रही है, मसलन देखिए टेलीविजन लफ्ज़ है ना, अब लोग इसको बहुत बुरा समझते हैं, रेडियो टीवी बुराई का सिंबल बन गया ना, और हकीकत है इसलिए कि वहां से पेश क्या किया जाता है, ज्यादा तो यही चीजें। लेकिन अब आहिस्ता आहिस्ता मुसलमानों को अल्लाह सुबहाना तला वसाइल दे रहे हैं, शऊर है, अब यही मीडिया अच्छे प्रोग्राम भी देता है, इसी के जरिए से गैर मुस्लिमों के प्रोपेगंडे का मुकाबला भी किया जा सकता है। तो याद रखे, इस्लाम किसी भी जरिए को नापसंद नहीं करता, जरा इस्तेमाल ये अल्लाह की रहमतें होते हैं, असल बात यह कि आप उनको इस्तेमाल कैसे करते हैं। जिहाद का तذकरा, अल्लाह के रास्ते में निकलने का तذकरा आ गया, तो साथ ही फिर कह दिया कि इन्नल इंसान अली रब्बी ही लकनूत, बेशक इंसान अपने रब का बड़ा ही ना शुक्र है। अल्लाह अकबर। बात पीछे घोड़ों की थी, घोड़ों की तीन बातों पे कसम थी, अब आगे अल्लाह ताला इंसान की तीन आदात की बात करते हैं। और पहली बात यह कि इंसान बड़ा ही ना शुक्र है, गाफिल रहता है, उखड़ा उखड़ा रहता है। कनूत ऐसे ना शुक्रे को कहते हैं जो मसाइब और मुश्किलात का तो हरदम जिक्र करता रहे, मगर अल्लाह ताला के एहसानात से गाफिल रहे, जिसको आप कह सकते हैं ना कंप्लेनिंग पर्सनैलिटी, ना शुक्र होता है वो शख्स। एहसानात हों तो कोई भी नहीं, वो तो हमारा हक था, हाँ, और जरा कहीं कमी आई तो शुरू हो गए शिकवा करना किस्मत का, तकदीर का। ऐसे शख्स को हमारी जुबान में अगर बड़ा हल्का लफ्ज भी दे ना, तो नमक हराम बनता है। इसलिए बास तर्जुमों में आप लिखा हुआ देखेंगे कि इन्नल इंसान अली रब्बी ही लकनूद, कि इंसान अपने परवरदिगार का बड़ा नमक हराम है। वह इन्नहु अला ज़ालिकल शहीद, और इसको इस बात की खूब खबर है, अपनी आंखों से देखता है कि इसका घोड़ा इसका इतना वफादार, इतनी इसकी बात मानने वाला, इसकी खातिर मैदान जंग में घुस जाता है, हर तरफ कत्लो गारत करी है, हर वक्त जान का खतरा है, लेकिन बाज़ औक़ात देखा कि अपने मालिक की जान बचाने के लिए अपने आप को खतरे में डालता है। लेकिन इंसान इस बात को खूब अच्छी तरह जानता है कि واقعی اپنے رب کی اتنی نعمتوں کو پا کر اس کے باوجود کیا رویہ اختیار کرتا ہے؟ فَإِنَّهُ لِحُبِّ الْخَيْرِ لَشَدِيدٌ، اور بے شک وہ مال کی محبت میں بری طرح چور ہے. اصل یہ وجہ ہے جو انسان سے دوسرے کام بھی صحیح نہیں کرواتی، کہ قربانی دینا تو دور کی بات، مال کا حق ادا نہیں کرتا، شکوے شکایتیں کرتا ہے. اس طرح کے کام کرتا ہے کہ جس سے ایسا لگے کہ یہ بالکل بھی اس کا مستحق نہیں تھا. ہم اپنے دلوں کو پوچھے، کتنی محبت ہے مال سے؟ کیا مال کوئی اوڑھنا بچھونا تو نہیں بنایا ہوا؟ کیا ہماری زندگی کا مقصد صرف مال کمانا، مال برتنا، اس کو سجانا سنوارنا تو نہیں ہو گیا؟ کبھی ہم غور کریں نا تو ہماری کتنی نمازیں جو جاتی ہیں اس کی وجہ مال ہے. دیکھیے، اگر آپ بچوں کو اسکول بھیجتے ہیں، اسکولنگ، کالجنگ، یونیورسٹی میں اگر آپ کی نمازیں گئیں تو وجہ کیا ہے؟ مال. مال کے لیے تو یہ سب کر رہے ہیں، ورنہ کس کو اتنا شوق ہے کہ پڑھنے بیٹھے گھنٹوں کے اعتبار سے. شاپنگ کے لیے گئے، نماز قضا ہو گئی، پیچھے وجہ مال ہے. ایک ایک چیز پہ لے کے دیکھیں، صرف ایک دن کی اپنی قضا نمازیں یا ڈیلے نمازوں کو دیکھیں، کتنی پڑی. آپ کہیں گے نہیں، فجر کے وقت ہم کوئی مال نہیں کما رہے ہوتے. نہیں، مال کی دوڑ دھوپ میں تو آدھی رات تک جاگتے رہے، تو جب سوئے تو فجر قضا ہو گئی. عشاء کیوں گئی؟ سارا دن مال کمانے کے پیچھے میں رہے، اور جب واپس آئے تو تھک ہار کے چور ہو گئے. اگر انسان غور کرے تو اس کو بہت سارے سبق اپنی زندگی سے مل سکتے ہیں. لیکن شیطان جو ہے نا، وہ کبھی بھی انسان کو اپنے حال کی فکر نہیں لگانے دیتا. اس کو ہمیشہ لگائے گا دوسری چیزوں میں، یہ ایسا ہے، وہ ایسا ہے. اور میں ایک واضح تبدیلی محسوس کرتی ہوں جو رمضان کے بعد اکثر لوگوں کی زندگی میں آ جاتی ہے. اور وہ کیا ہے کہ رمضان میں خوب عبادات کرنے والے، کرانے والے، افطاریاں، سحریاں، روزے، صدقے، خیرات، ایسے لگتے ہیں واقعی نیکیوں کا موسم بہار ہوتا ہے. سچ کہتے ہیں نان مسلم کہ آپ لوگ کیا صرف رمضان کے نمازی ہیں؟ کیا آپ صرف رمضان کے رمضان مسلمان ہوتے ہیں؟ جو ہی رمضان جاتا ہے، شوال کا مہینہ تو ٹھنڈا گزرتا ہے، مجھے پتا کیا محسوس ہوتا ہے، جیسے عید کی تیاری میں دکانوں پہ رش ہوتا ہے نا بازاروں میں. سب کہتے ہیں آج کل سیزن ہے، رات کو آدھی آدھی رات تک لوگ دکانیں بند کر کے نہیں آتے گھروں سے، اور عید کی رات تو ساری رات ہی شاید باہر رہتے ہیں، فجر پہ آتے ہیں. اور اس کے بعد کیا ہوتا ہے جی؟ اب مندہ ہے، کچھ گاہک ہی نہیں بازار میں. وجہ کیا ہے کہ وہ سب نے شاپنگ کر کرا لی. کرسمس کے بعد اب دیکھے سیلیں لگ جاتی ہیں، وہ کہتے ہیں چلو کچھ تو خرچے پورے کریں، کم قیمتیں کر دیں، چیزیں لیں. ایسے لگتا ہے کہ رمضان کی نیکیوں میں ہانپنے کانپنے کے بعد اکثر، اور اللہ ماشاء اللہ، جن کو اللہ موسمی نہیں، رسمی نہیں، رواجی نہیں، بلکہ ہر وقت کا مسلمان بنا دے، اس کے علاوہ اکثریت کا حال یہ ہے کہ نمازیں بھی قضا، جماعت سے، مسجد سے تعلق بھی کمزور. تو یہ تو پھر کوئی دوستی نہ ہوئی. اللہ تعالیٰ ہم سب کو دعوت دیتا ہے کہ دیکھو، تم میرے راستے میں نکلتے ہو، کیا موسموں کو دیکھ کے نکلو گے؟ کیا کوئی موسم ایسا بھی ہے کہ جس میں اللہ نے چھٹی دے دی کہ آپ بالکل نہ نکلو؟ اور رمضان کیا کوئی تمہارے لیے سزا کا مہینہ ہے کہ اس پہ تم نے ضرور کرنا ہے؟ تو ہم سب اپنی کوششوں کا رخ دیکھیں، کہاں کہاں غلطی کھاتے ہیں، کیا کیا چیزیں ہماری زندگی کے اندر آئی ہوئی ہیں اور جس کو ہم خود بھی نہیں سمجھ پاتے. کہ کوئی بات نہیں، زیادہ دن تھوڑی تم رہو گے اس دنیا میں. سوچو، غور کرو. افلا یعلم اذا بعثر ما فی القبور، کیا پس نہیں وہ جانتا کہ قبروں میں جو کچھ ہے وہ باہر نکالا جائے گا؟ آج اس کا اس دنیا میں دل اتنا لگ گیا، اس دنیا کے مال کمانے کھانے میں اتنا لگ گیا کہ اس کو وہ قبر یاد نہیں آتی جس میں اس کو ڈالا جائے گا، اور وہاں سے جب نکلے گا تو اس کو سمجھ لگ جائے گی کہ اس کے پاس ہاتھ میں کیا کیا کھویا، کیا پایا. وحصل ما فی الصدور، اور حاصل کیا جائے گا جو کچھ سینوں میں ہے، یعنی چھپے ہوئے راز نکلیں گے. یہ لفظ پڑھتے ہوئے تو ایسے لگتا ہے کہ جیسے شیشے کا کوئی انسان ہو اور اس کے اندر ہر چیز دکھے. ایئرپورٹ پہ ایک دفعہ کہیں تھی تو میں نے دیکھا کہ شیشے کا بڑے جار، شیشے کا جار سا بنا ہوتا ہے، تو اس کے اندر وہ نا ڈونیشنز جمع کرتے ہیں، سکے، پیسے، اس طرح جو بھی آتا ہے اپنے حسب توفیق ڈالتا ہے. تو وہ نا باہر سے ہی دکھتا ہے اس میں کتنے پیسے ہیں، تھوڑے نوٹ ہیں بڑے ہیں، تو اس کو دیکھنا تو ایک عجیب سی فیلنگ آتی ہے کہ جس بندے کو ماں سے محبت ہوگی یا خدا نخواستہ اگر چوری چکاری کا ڈر ہو تو کوئی شیشہ ہی توڑ دے گا، یہ کوئی چھپا ہوا ہی نہیں ہے. اس کے برعکس عام طور پہ انسان اپنا مال بڑا چھپا کے بند کر کے رکھتا ہے. قیامت کے دن مجھے ایسے لگتا ہے ہم سب اسی طرح شیشے کے کھول بن جائیں گے اور دل کے اندر کی چیزیں کھل کے باہر آ جائیں گی، اور لوگ بھی دیکھ رہے ہوں گے کہ یہ گندگی تھی اندر، یہ کینہ تھا، یہ بغض تھا، یہ حسد تھا، یہ رقبتیں تھیں. دنیا میں ایک انسان کتنا اچھا بنتا ہے لوگوں کی نظروں میں، لیکن اللہ اکبر سوچے تو انسان کو اپنی اصل پتہ چل جاتی ہے. اِنَّ رَبَّهُمْ بِهِمْ يَوْمَئِذٍ لَّخَبِيرٌ، بے شک ان کا رب اس دن تو خوب ان سے خبردار ہوگا، خوب باخبر ہے. کہ آج دنیا میں نہیں باخبر ہے، لیکن اس دن کی خبریں کھل کے سامنے آ جائیں گی. آج دنیا میں تو لوگ جھوٹ موٹ، سچے جھوٹے رویے اختیار کر کے عزت پا لیتے نا، کل قیامت کے دن نہیں پائیں گے. تب دیکھیے کہ چھوٹی سی صورت ہے لیکن پیغام بہت بڑا ہے. ہانپو کانپو، اللہ کے راستے میں جہاں تک جا سکو جاؤ، جو کر سکتے ہو کر لو، یہ وقت واپس نہیں آئے گا، تم نے پھر اس دنیا سے چلے جانا ہے. مجھے ایسے لگتا ہے کہ جب قرآن پاک پڑھ پڑھ کے لوگ تھکے ہوتے ہیں نا، اور آخری صورتوں میں وہ سوچ رہے ہوتے ہیں کہ بس اب تو ایک لمبی چھٹی، ریسٹ، آرام، تو اللہ تعالیٰ ایسی آیتیں لا کے بتاتے ہیں کہ آرام تو بس ایک ہی دن ہے جب تم قبروں میں چلے جاؤ گے. دعا کرو کہ وہاں کا آرام ملے. اس دنیا کا آرام لیا تو کیا لیا؟ پوری سورت کا خلاصہ ان الانسان لربہ لکنوت. نہ شکرا انسان، نہ فرمان انسان، سرکشیاں کرنے والا. اسی کی نافرمانیوں میں بھاگنا پڑے تو خوب بھاگے گا، اور اسی کی فرما برداری میں جانا پڑے تو کہتا نہیں، کمٹمنٹ سے ڈر لگتا ہے، ابھی نہیں اور پریشر پڑ جائے گا. آپ دیکھیے کہ انسان کا جسم جو ہے نا، یہ الاسٹک کی طرح، جو چیز میں خود کو محسوس کرتی ہوں اپنے بارے میں، یعنی اپنے بارے میں میں جو محسوس کرتی ہوں میں بالکل وہی آپ سے شیئر کروں گی. مجھے ایسے لگتا ہے کہ میں الاسٹک کی بنی ہوئی ہوں نا، میں جتنا اپنے آپ کو کھینچوں گی، کھولوں گی نا، یہ کھلتا ہی جائے گا. میرا وقت، میرا بولنا، میرا سننا، میری ساری چیزیں جو مجھے اللہ تعالیٰ نے دی ہیں نا، میں ان کا جتنا زیادہ استعمال کروں گی یہ اتنی پھیلتی جائیں گی، اور جتنا کم کروں گی نا یہ سکڑتی جائیں گی. بعض دفعہ آپ نے وہ لباس دیکھے ہوں گے جس کے اوپر لکھا ہوتا ہے فٹ ٹو آل، جو بھی پہن لیں نا اس کو پورے آ جاتے ہیں. دیکھنے میں آپ کو لگتے ہیں ہائے اتنے کپتلے سے اس میں کہاں میں پوری آؤں گی، لیکن جب آپ پہنتے تو بہت آپ کے جسم پہ فٹ آتے ہیں نا. آپ سے بھی موٹا بندہ پہنے گا تو اس کو بھی فٹ آئیں گے. ہم سب کی زندگی میں اگر یہ سوچ آ جائے نا کہ میں نے اپنے آپ کو فلی اسٹریچ کرنا ہے، یقین کریں کہ آپ کی قوتیں اس حد تک بڑھ جائیں گی کہ آپ کبھی سوچ بھی نہیں سکتے. آپ خود حیران ہوں گے کہ یہ میں ہوں، یہ میرے سے اللہ تعالیٰ کروا رہا ہے، اور آپ چھوڑے تو اتنے شرنک ہو جائیں گے کہ جیسے کھانا کھانا چھوڑ دے نا تو معدہ شرنک ہو جاتا ہے، کھانے کی بھوک ختم ہو جاتی ہے. کھاتے ہیں جو لوگ ان کا اسٹمک خود بخود پھولنے لگتا ہے. جب کوئی بیماری سے اٹھتا ہے تو ڈاکٹر کہتے ہیں اس کو آہستہ آہستہ کھلائیں، کیونکہ ایک دم کھائے گا تو جسم پہ بوجھ پڑے گا نا. آہستہ آہستہ کھاتے کھاتے دیکھیں کہ قوت بڑھ جاتی ہے. بچہ کیا کھاتا ہے؟ ایک چمچ کھانا میرا حال ہے، اس کو آدھا گھنٹہ لگا کے اس میں چھوٹے چھوٹے نوالے کھلاتے ہیں، پھر ایک وقت آتا ہے پورے پورے چمچ بھر جاتا ہے. تو ہم نے اپنے آپ کو ضائع نہیں کرنا. وہ وقت یاد کیا کریں جس وقت آپ قبر میں ہوں گے. وَحُصِّلَ مَا فِي الصُّدُورِ، مردوں کو زندہ کیا جائے گا، کیونکہ قبروں سے کیا کچھ نکالا جائے گا. مردہ نکلیں گے، انسانوں کے اعمال کھلیں گے، سینے کی باتیں کھلیں گی. اس وقت کوئی تھکن ہوگی، یعنی ریزلٹ اور انجام جو ہے نا سامنے ہوتا ہے تو کام کرنا آسان ہو جاتا ہے. اور یہاں دیکھیے کہ اللہ تعالیٰ نے خبیر کی صفت جو ہے نا اس کو پیش کر کے شعور دلایا کہ جس کی نظر تمہارے دل پہ ہے کیا تم اس سے چھپ سکتے ہو. اب اس سارے شعور کے ساتھ اگر ہم اس کی تلاوت سنیں اور ساتھ ہی ساتھ اللہ تعالیٰ سے دعا کریں کہ اللہ مجھے اپنا وفادار بنا، تیرا حق پہچانوں، مال کی محبت میرے دل سے نکال دیں. یقین کریں مال کی محبت وہ ہے جس کے لیے حقیقت میں دعائیں مانگنی پڑتی ہیں. کہ اللہ میرے دل سے اس مال کی محبت نکال۔ کبھی آپ محسوس بھی کریں نا اپنے دل میں تو اللہ تعالیٰ سے چپکے چپکے باتیں کیا کریں، نہیں اللہ تعالیٰ مجھے نہیں چاہیے اس طرح کی محبت۔ ٹھیک ہے ضرورت اچھی بات ہے، مال ہونا بھی چاہیے، یہ نہیں کہ مال نہ ہو، لیکن جو چیز پسندیدہ نہیں وہ مال کی محبت پسندیدہ نہیں ہے۔ تو آئیے تلاوت سنتے۔ بسم اللہ الرحمن الرحیم والعادیات ضبحا فالموریات قدحا فالمغیرات صبحا فأثرن به نقعا فوسطن به جمعا إن الإنسان لربه لكنود وإنه على ذلك لشهيد وإنه لحب الخير لشديد أفلا يعلم إذا بعثر ما في القبور وحصل ما في الصدور إن ربهم بهم يومئذ لخبير.